नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँग इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, जिल्ला अदालत चितवनले गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारी हत्या आरोपमा पक्र परेका दुई माओवादी कार्यकर्तालाई धरोटीमा छाड्न आदेश दिएको छ। दुई दिनको थुन्चेक बहसपछि मुख्य न्यायाधीश विनोद मोहन आचार्यको इजलासले भीमसेन पौडेलाई 27,000 र छविलाल पौडेललाई 20,000 धरोटीमा छाड्न आदेश दिएको हो। घटनाका अन्य 11 आरोपीको हकमा भने 7 दिने पक्र जारी गरेको छ। थुन्चेक बसका क्रममा प्रतिवादीका तर्फबाट 34 जना कानुन व्यवसायीले ओकालत नामा दर्ता गराएकोमा 26 जनाले बहस गरेको अदालतका श्रेष्ठदार विद्याराज पौडेलले बताउनुभयो। बहसका क्रममा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता मुक्ति नारायण प्रधान सहितका कानुन व्यवसायीले मुद्दा खारेज गरी साधारण तारिखमा अभियुक्तको रिहाई हुनुपर्ने माग गरेका थिए। वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता एक नारायण लम्सालले सर्वस्वसहित जन्मकैद मागको मुद्दाका अभियुक्तलाई थुनामा राखेर मुद्दा प्रपक्ष गर्नुपर्ने बताएका थिए। अधिकारीको हत्यामा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले 13 जना विरुद्ध सर्वस्वसहित जन्मकैदको माग गरी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। यसबीच गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्याका अभियुक्त कुर्याएको माग गर्दै एकीकृत नेकपा माओवादी र नेकपा माओवादीका नेता कार्यकर्ताले चितवन जिल्ला अदालत अगाडि आज पनि धरना दिएका छन्। वैशाख महिनालाई खोप महिनाको रूपमा मनाउने सरकारी कार्यक्रम अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले महिनाभर विविध कार्यक्रम गर्ने भएको छ। खोप महिनाभर 12 देखि 23 महिना मुनिका सबै शिशुलाई सम्पूर्ण खोपको मात्रा पुरा गराउन जनचेतनामूलक कार्यक्रममा जोड दिने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यस आर्थिक वर्षको साउनदेखि फागुनसम्म खोपको कुनै पनि मात्रा छुटेका शिशुहरूलाई खोपको मात्रा पुरा गराउन जनचेतनामूलक कार्यक्रम तथा घर दैलो गरिने खोप सुपरभाइजर गङ्गाधर पण्डितले जानकारी दिनुभयो। यस्तै पत्रकारहरूलाई अभिमुखीकरण तथा प्रचार प्रसारलाई पनि कार्यक्रममा समेटेको उहाँले बताउनुभयो। 12 देखि 23 महिना मुनिका शिशुहरूलाई बेसिजीको एक मात्रा, डिपिटी एफबी र हिपको 3 मात्रा, पोलियोको 3 मात्रा, मेजेल्स रुबेला तराईका केही जिल्लामा जापानिज इन्सेफ्लाइटिसको भ्याक्सिन लगाएपछि खोपको सबै मात्रा पुरा हुन्छ। खोप महिनाकै अवसर पारेर चितवनको फुलबारी गाविस जिल्लाकै पहिलो पूर्ण खोपयुक्त गाविस घोषणा गर्ने तयारी गरिएको खोप सुपरभाइजर पण्डितले बताउनुभयो। गाविसका 12 देखि 23 महिना मुनिका सबै शिशुलाई सम्पूर्ण खोपको मात्रा पुरा गराएपछि गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। सडक बालबालिकाहरूको सामाजिकीकरण र पारिवारिक पुनर्एकीकरणका लागि दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताइएको छ। चितवनमा रहेर बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्थाले सडक बालबालिकाको जीवनस्तर विकासको लागि दीर्घकालीन कार्यक्रम ल्याउन सके मात्र उनीहरूलाई समाजमा पुनर्एकीकरण तथा राम्रो बाटोमा हिँडाउन सकिन्छ। आज नानगढमा दियालो परिवार नानगढले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सरकारवाला बीच यस विषयमा समेत छलफल भएको छ। कार्यक्रममा दियालो परिवार नानगढका निर्देशक केदारनाथ खनालले समाजका सचेत वर्गले जिम्मेवार बोध नगरिएकन सडक बालबालिकाको अवस्था सुधार गर्न नसक्ने बताउनुभयो। स्थानीय निकाय, सरकारी कार्यालय र निजी क्षेत्रको एकीकृत प्रयासबाट मात्रै उपलब्धि हासिल गर्न सकिने खनालको भनाइ छ। छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशक सीताराम भट्टले सडक बालबालिका सम्बन्धी कार्यक्रमका प्रयासहरूलाई बहुपक्षीय संलग्नता अभिवृद्धिका लागि सरकारवालाको छलफल एउटा निष्कर्ष निकाल्न सजिलो हुने बताउनुभयो। उहाँले बजारमा रहेका कबाड सङ्कलन केन्द्रले बालबालिकालाई आकर्षित गरेका कारण सडक बालबालिकाको संख्यामा कमी आउन नसकेको बताउनुभयो। बालश्रमबाट मुक्त गरेका बाल बालिकाको लागि 45 दिने कुकिङ र बेकिङ तालिम रत्नगरमा आजबाट सुरु भएको छ। बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको रत्नगर उद्योग वाणिज्य सङ्घले पहिचान गरेका 10 जना होटलमा कार्यरत श्रमिक बाल बालिकाका लागि तालिम आयोजना गरिएको हो। रत्नगर उद्योग वाणिज्य सङ्घको आयोजना र रत्नगर नगरपालिका तथा युनिसेफ क्षेत्रीय कार्यालयको सहयोगमा तालिम सुरु भएको हो। विभिन्न प्रकारका बालश्रममा फँसेका 15 देखि 18 वर्षका बालबालिकालाई लक्षित गरी उनीहरूलाई आत्मनिर्भर बनाउनका निम्ति रुचि अनुसारका सिपमूलक तालिम सञ्चालन गरी बालश्रम मुक्त समाज निर्माण गर्नका लागि कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष ज्ञान बहादुर बेसुराले जानकारी दिनुभयो। तालिममा सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक दीपक खनाल लगायतले सहजीकरण गर्नुहुनेछ। उद्घाटन कार्यक्रममा बाल संरक्षण तथा बाल श्रम न्यूनीकरणका निम्ति विभिन्न नीति नियम तथा योजना निर्माण गरिनुका अलावा यसलाई कार्यान्वयन गर्नुपर्ने रत्नगर नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले बताउनुभयो। रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर विश्वालको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। अवैध रूपमा काठमाडौँबाट चितवन ल्याइएको 8 मुनिया प्रजातिका चरा आज चितवनको सौराहमा नियन्त्रणमा लिएको छ। काठमाडौँको सेम्बोबाट किनेर ल्याएको सो प्रजातिका चराहरू बर्ड एजुकेसन सोसाइटीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको सो चराहरू आज स्थानीयवासीको रोहबरमा सामूहिक रूपमा छाडिएको बर्ड एजुकेसन सोसाइटी सौराहका अध्यक्ष वासु बिडारले जानकारी दिनुभयो। मुनिया प्रजातिका चरालाई रङ परिवर्तन गरी सौराह घुम्न आएका बुटेबलका नेपालीले पिञ्जडामा ल्याएको अवस्थामा आफूहरूले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो। नेपालमा नै पहिलोपटक चितवनको भरतपुरमा महिलाहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको लेडिज रिफ्रेस सेन्टरको भोलिदेखि औपचारिक शुभारम्भ गरिँदैछ। विभिन्न सेवा सुविधासहित सनसाइन इन्टरनेसनल लेडिज रिफ्रेस सेन्टर प्राली भोलिदेखि औपचारिक रूपमा सञ्चालनमा आउने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। महिला वर्गको सुरक्षालाई प्राथमिकतामा राख्दै उनीहरूलाई बिना हिचकिचाहट रमाइलो गर्ने स्थानको अवधारणासहित लेडिज रिफ्रेस सेन्टर सञ्चालन गरिएको संस्थाकी अध्यक्ष पार्वती सापकोटाले बताउनुभयो। विभिन्न होटल रेस्टुरेन्ट तथा मनोरञ्जनात्मक स्थलमा लैङ्गिक हिंसाका घटनाहरू व्यापक हुने गरेको जनगुनासो बढ्दै गएपछि विकृति विसङ्गति रोक्नका लागि पनि महिलालाई मात्र लक्षित गरी संस्था खोलिएको सापकोटाको भनाइ छ। संस्थालाई व्यावसायिक र सामाजिक उत्तरदायित्वको हिसाबले सञ्चालनमा ल्याएको संस्थाका सल्लाहकार भरत सापकोटाले जानकारी दिनुभयो। संस्था सञ्चालनमा आएपछि मुनाफाको केही प्रतिशत रकम गरिब असहाय वृद्ध वृद्ध सामाजिक कार्यका लागि लगानी गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो। राजस्व कार्यालयले अनुसन्धानमा ढिलाइ गर्दा नवलप्रासीमा बरामद गरिएको 45 लाखको जिरा सड्ने अवस्थामा पुगेको छ। भारतबाट अवैध रूपमा ल्याइएको भन्दै 6 महिना अघि सीमावर्ती नाका महेशपुरको एक स्थानीयको घरमा गोदाम गरेर राखेको अवस्थामा काठमाडौँ र बुटवलको राजस्व अनुसन्धान कार्यालयको संयुक्त गस्ती टोलीले 11,500 किलो जिरा बरामद गरेको थियो। महेशपुर छोटी भन्सार कार्यालयको नाका हुँदै काठमाडौँ लैजानका लागि ल्याइएको उक्त जिरा स्थानीय कासिम अन्सारीको घरमा गोदाम गरेर राखेको अवस्थामा बरामद गरे पनि सोबारे के भइरहेको छ भन्नेमा आफूलाई केही जानकारी नभएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताउनुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, कङ्ग्रेस र एमाले विरुद्ध ए माओवादीको मोर्चाबन्दीप्रति तपाईँको विचार के छ? ए दबाब दिनुहोला, बी संविधान नबनाउने चाल, र सी प्रतिपक्षीको भूमिका। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन द मली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656-63063, मोबाइल नम्बर 98550-61743।